بسم الله الرحمن الرحيم اللہ تعالیٰ جے نالے سان شروع کریاں تو جے کو نہایت مہربان باجھارو آئے یا ایوہا الذین آمنوا اوفوا بالعقود احلت لکم بہیمت الانعام الا ما یتلا علیکم غیر محل الصید وانتم حرم ان اللہ یحکم ما یرید اے مومنو تمہاں پہنجن کئیل وائدن کے پورو کریو تمہاں لائے چوپایا جانور حلال کیا ویا مگر اوے جانور جے کے تمہاں تے قرآن کریم میں حرام کیا ویا احرام جی صورت میں شکار حلال نہ سمجھو بے شک اللہ تعالیٰ جے کو چاہے حکم کرے تھو یا ایوہا الذین آمنوا لا تحلوا شعائر اللہ ولا الشہر الحرام ولا الہدی ولا القلائد ولا القلائد ولا آمین البیت الحرام يبتغون فضلا من ربهم ورضوانا وإذا حللتم فاصطادوا ولا يجرمنكم شنآن قوم أن صدوكم عن المسجد الحرام أن تعتدوا وتعاونوا على البر والتقوى ولا تعاونوا على الإثم والعدوان واتقوا الله إن الله شديد العقاب اے مومنو تمہاں حج جے احکامن میں رکاوٹ نہ وجھو ऐं حج جے مہینن میں جنگ کے حلال نہ سمجھو ऐं قربانی جے جانور کے نہ روکیو خصوصاً نشان کیل قربانی ऐं نہ انہن حاجن کے روکیو جے کے بیت اللہ جی حاضری لائے اچن تھا اوے اللہ جے فضل ऐं رضامند جا طلبگار آہن ऐं جڈہیں احرام لاہیو وہ بھلے شکار کریو ऐं تمہاں کے قوم جی دشمنی نہ ابھارے جو تمہاں انہن کے بیت اللہ جی زیارت کھا روکے حد کھا ودھو ہیں نیکی ہیں پرہیزگاری تے حکبے سا تعاون کریو ہیں گناہ ہیں زیادتی تے حکبے سا تعاون نہ کریو اللہ تعالیٰ جو خوف کریو بے شک اللہ سخت عذاب کندڑ ہے حرمت علیکم المیتة والدم ولحم الخنزیر وما اہل لغیر اللہ به والمنخنقة والموقوذة والمتردية والنطيحة وما أكل السبع إلا ما ذكيتم وما ذبح على النصب وأن تستقسموا بالأزلام ذلكم فسق اليوم يئس الذين كفروا من دينكم فلا تخشوهم واخشون اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا فمن اضطر في مخمصة غير متجانف لإثم فإن الله غفور رحيم تمہاں جے متھاں حرام کیو ویو مردار جانور سیر وار رت سور جو گوشت جے جانور جے کوہن وقت غیر اللہ جو نالو ورتو ویو ऐं घुटो ॾिनल जानवर ऐं मुॾे औज़ार सां मोल जानवर ऐं किरी मोल जानवर ऐं सिंह सां मोल जानवर ऐं जंहिं जानवर खे ॿिए फाड़ींदड़ जानवर खाधो मगर जेकॾहिं तव्हां उन्हनि जानवरनि खे हलाल करे वरितो ऐं जेको जानवर बुत जे नाले कयो वियो उहो बि हराम आहे ऐं तीरनि सां क़िस्मत आज़माई करणु हराम आहे इहे कम सरकशी जा आहिनि अॼु ॾींहुं काफ़र तव्हांजे दीन खां नामे थी विया पोइ तव्हां काफ़रनि खां न ॾिजो ऐं ख़ालिस अलाह खां ॾिजो अॼु ॾींहुं अलाह ताला मदद फ़रमाए तव्हां लाइ तव्हांजे दीनी अहकामनि खे मुकमिल कयो ऐं तव्हां ते अलाह पंहिंजूं नेमतूं पूरियूं कयूं ऐं तव्हां लाइ दीन इस्लाम पसंदि फ़रमायो पोइ जेको माण्हू मजबूर थी हराम खाए थो बुख जी सूरत में न लाड़ो कंदड़ गुनाह जे तरफ़ पोइ बेशक الله غفور رحيم يسألونك ماذا أحل لهم قل أحل لكم الطيبات وما علمتم من الجوارح مكلبين تعلمونهن مما علمكم الله فكلوا مما أمسكن عليكم واذكروا اسم الله عليه واتقوا الله إن الله سريع الحساب اے حبیب تمہاں کھا سوال کن تھا कहिड़ियूं शयूं उन्हनि लाइ हलाल कयूं वयूं तव्हां फ़रमायो पाक शयूं तव्हां लाइ हलाल कयूं वयूं ऐं जिन जानवरनि खे तव्हां शिकार सेखारियो था उन्हनि जो कयल शिकार बि हलाल आहे। तव्हां उन्हनि जानवरनि खे सेखारियो था जीअं तव्हांखे अलाह सेखारियो आहे, पोइ तव्हां खाओ जेको उन्हनि जानवरनि पकड़ियो ऐं अलाह जो नालो उन ते वठो ऐं अलाह खां ख़ौफ़ करियो। बेशक अलाह जल्द हिसाब कंदड़ आहे। اليوم احل لكم الطيبات وطعام الذين اوتوا الكتاب حل لكم وطعامكم حل لهم والمحصنات من المؤمنات والمحصنات من الذين اوتوا الكتاب من قبلكم اذا اتيتموهن اجورهن محصنين غير مسافحين ولا متخذي اخدان ومن يكفر بالايمان فقد حبط عمله وهو في الاخره من الخاسرين اجدي تما لاي پاک لذيذ شيون حلال كيون ويون اي اهل كتاب جي کٹھی بسم الله الله اکبر سان کوهن ته تما لاي حلال آهي ۽ تما جا تام انن لاءِ حلال آهن ۽ پاک داون عورتون مومنن ماں يا اهل كتاب ماں تما مسلمان لاءِ حلال آهن جڏهن تما उन्हनि जा महर अदा करियो। नेकोकार हुजनि न बदकार ऐं न पोशीदह दोस्ती रखंदड़। ऐं जेको माण्हू शरीयत इस्लामी जो इनकार करे थो पोइ उन जा सभु अमल चट थी विया ऐं आख़िरत में उहो नुक़सान वारनि मां आहे। يا ايها الذين امنوا اذا قمتم الى الصلاه فاغسلوا وجوهكم وايديكم الى المرافق وامسحوا برؤوسكم وارجلكم الى الكعبين وان كنتم جنبا فتطهروا وان كنتم مرضى او على سفر او جاء احد منكم من الغائط او لامستم النساء فلم تجدوا ماء فتيمموا صعيدا طيبا فامسحوا بوجوهكم وايديكم من ما يريد الله ليجعل عليكم من حرج ولكن يريد ليطهركم وليتم نعمته عليكم لعلكم تشكرون اي مؤمنون जॾहिं तव्हां निमाज़ पढ़ण जो इरादो करियो पोइ तव्हां पंहिंजनि मुंहनि खे धो ऐं बाहुनि खे ठूंठुनि समेत धोओ ऐं पंहिंजनि मथनि जी मख करियो ऐं पंहिंजनि पेरनि खे टिणी समेत धोओ ऐं जेकॾहिं तव्हां गुसल जी हालति में आहियो पोइ समूरे बदन खे पाक करियो ऐं जेकॾहिं तव्हां मरीज़ आहियो या तव्हां मुसाफ़िर आहियो या तव्हां मां को क़ज़ा हाजत करे आयो हुजे या तव्हां घर वारनि सां हमबिस्तरी कई हुजे पोइ तव्हांखे पाणी न मिले पोइ पाक मिटीअ सां तव्हां तयमम करियो पोइ पंहिंजनि मुंहनि ऐं बाहुनि जी उन ई मिटीअ सां मख करियो। अलाह ताला तव्हांजी तंगी नथो चाहे ऐं पर अलाह ताला चाहे थो त तव्हांखे पाक करे ऐं तव्हां ते पंहिंजूं नेमतूं पूरियूं फरमाए तव्हांजो तव्हां शुक्रगुज़ार थियो। واذكروا نعمة الله عليكم وميثاقه الذي واثقكم به إذ قلتم سمعنا وأطعنا واتقوا الله إن الله عليم بذات الصدور اي توهان پنهنجي مٿا الله جو نعمتون ياد ڪريو ۽ الله سان ڪيل پڪي واعدي کي به ياد ڪريو جيڪو توهان کان پڪي طرح ورتو ويو جڏهن توهان چيو اسان حڪم ٻڌو ऐं असां फर्मा बरदारी कंदासीं ऐं अलाह खां ॾिजो बेशक अलाह सीने जे اندر رازن کي جاندڙ آهي يا ايها الذين امنوا كونوا قوامين لله شهداء بالقسط ولا يجرمنكم شنآن قوم على الا تعدلوا اعدلوا هو اقرب للتقوى واتقوا الله ان الله خبير بما تعملون اي مؤمنو الله جي احکامن تي پورا رهو انصاف سان شاهدي ڏيو ऐं तव्हांखे दुश्मन क़ौम जी दुश्मनी न उभारे जो तव्हां इंसाफ़ न करियो। तव्हां इंसाफ़ करियो, इंसाफ़ करणु परहेज़गारी खे वेझो आहे ऐं अलाह खां ॾिजो बेशक अलाह तव्हांजे अमलनि खां ख़बरदार आहे। وعد الله الذين آمنوا وعملوا الصالحات لهم مغفرة وأجر عظيم अलाह ताला नेकोकार मोमिननि सां बख़्शिश ऐं अजर अज़ीम जो وعدو فرمایو آهي والذين كفروا وكذبوا باياتنا اولئك اصحاب الجحيم اي جن ماڻهو كفر ڪيو ۽ اسان جن آيتن کي نه مڃيو इहे जहनमी आहिनि। يا ايها الذين امنوا اذكروا نعمه الله عليكم اذ هم قوم ان يبسطوا اليكم ايديهم فكف ايديهم عنكم واتقوا الله وعلى الله فليتوكل المؤمنون। اے مومنو اللہ جي نعمت کي ياد ڪريو جيڪا توهان کي عطا ٿي جڏهن هڪ قوم ارادو ڪيو ته توهان کي تباہ ڪن الله تعالى توهان کان उन्हनि जा हथ रोकिया ऐं अलाह खां तव्हां ॾिजो ऐं अलाह ते पोइ भले त मोमिन तवकल कनि। وَلَقَدْ أَخَذَ اللَّهُ مِيثَاقَ بَنِي إِسْرَائِيلَ وَبَعَثْنَا مِنْهُمُ اثْنَيْ عَشَرَ نَقِيبًا وَقَالَ اللَّهُ إِنِّي مَعَكُمْ لَئِنْ أَقَمْتُمُ الصَّلَاةَ وَآتَيْتُمُ الزَّكَاةَ وَآمَنْتُمْ بِرُسُلِي وَعَزَّرْتُمُوهُمْ وَأَقْرَضْتُمُ اللَّهَ قرضا حسنا لأكفرن عنكم سيئاتكم ولأدخلنكم جنات تجري من تحتها الأنهار فمن كفر بعد ذلك منكم فقد ضل سواء السبيل। ऐं बेशक अल्लाह ताला बनी इसराइल खां वादो वरितो ऐं असां उन्हनि मां ॿारहं अॻुवाण मुक़ररु कया ऐं अलाह ताला फ़रमायो बेशक आऊं तव्हां सां गॾु आहियां जेकॾहिं तव्हां निमाज़ पढ़ी ऐं ज़कात अदा कई ऐं मुंहिंजनि रसूलनि ते ईमान आंदो ऐं उन्हनि जी तहज़ीम कई ऐं जेकॾहिं तव्हां अलाह जी राह में ख़र्च करियो था त ज़रूरु आऊं तव्हांजा गुनाह माफ़ु कंदुसि ऐं ज़रूरु आऊं तव्हांखे बिश्त में दाख़िल कंदुसि जंहिंजे हेठां नहरूं वहनि थियूं पोइ जंहिं माण्हू उन बैदि तव्हां मां رسولنجو جو انکار کيو وہ بے شک وہ سدھے رستے تا گمراہ ٿيو। فبما نقضهم ميثاقهم لعناهم وجعلنا قلوبهم قاسية يحرفون الكلم عن مواضعه ونسوا حظا مما ذكروا به ولا تزال تطلع على خائنة منهم الا قليلا منهم فَاعْفُ عَنْهُمْ وَاصْفَحْ إِنَّ اللَّهَ يُحِبُّ الْمُحْسِنِينَ। पोइ वाइदे ख़िलाफ़ी सबब आहे असां उन्हनि खे पंहिंजी रहमत खां परे कयो ऐं असां उन्हनि जूं दिलियूं सख़्तु कयूं। रसूल अरबी जी तारीफ़ तौरात मां लिकाइनि था ऐं घणो हिसो नसीहत जो विसारे छॾियो ऐं हमेशह रसूल अरबी उन्हनि जी ख़ियानतुनि ते वाक़िफ़ आहिनि मगर थोरा यहूदियुनि मां ईमान आणनि था पोइ तव्हां उन्हनि खे माफ़ करियो ऐं दरगुज़र करियो बेशक अल्लाह ताला नेकोकारन सां मुहबत रखे थो। وَمِنَ الَّذِينَ قَالُوا إِنَّا نَصَارَى أَخَذْنَا مِيثَاقَهُمْ فَنَسُوا حَظًّا مِّمَّا ذُكِّرُوا بِهِ فَأَغْرَيْنَا بَيْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَاءَ إِلَى يَوْمِ الْقِيَامَةِ وَسَوْفَ يُنَبِّئُهُمُ اللَّهُ بِمَا كَانُوا يَصْنَعُونَ। ऐं के माण्हू उहे आहिनि जेके चवनि था त तहक़ीक़ असां ईसाई आहियूं असां उन्हनि खां रसूल अरबी ते ईमान आणण जो वाइदो वरितो पोइ इहा नसीहत विसारे छॾियाऊं पोइ क़यामत ताईं असां उन्हनि जी पाण में दुश्मनी ऐं हसद लाज़िम करे छॾियो ऐं अल्लाह ताला जल्दी उन्हनि खे ॿुधाईंदो जेकी कुझु कंदा हुआ। या अहलल किताब क़द जाअकुम रसूलुना युबयिनु लकुम कथीरन मिम्मा कुंतुम तुख़फून मिनल किताब वयअफू अन कथीर क़द जाअकुम मिनल्लाहि नूरुन वकिताबुन मुबीन। ए अहल किताब जा बेशक तव्हां वटि रसूल अरबी तशरीफ़ फरमा थिया पाण करीम बयान कनि था तव्हां लाइ घणियूं शयूं जेके तव्हां किताब यानी तौरात ऐं इंजील मां लिखायो था ऐं घणियूं ॻाल्हियूं तव्हांखे माफ़ फ़रमाइनि था बेशक तव्हां वटि आया अल्लाह जे तरफ़ां रसूल अरबी ऐं क़ुरान करीम। يهدي به الله من اتبع رضوانه سبل السلام ويخرجهم من الظلمات الى النور باذنه ويهديهم الى صراط مستقيم। अलाह ताला रसूल अरबी जी मरफत हिदायत फरमाए थो उन ई माण्हू खे जंहिं रसूल अरबी ते ईमान आंदो ऐं शरीयत पाक ते हलियो ऐं अल्लाह ताला उन्हनि माण्हुनि खे ऊंधाई मां कढी रोशनी ॾांहुं पंहिंजे हुकुम सां आणे थो ऐं उन्हनि माण्हुनि खे सही रस्ते ते हलण जी तौफीक फरमाए थो। لقد كفر الذين قالوا ان الله هو المسيح ابن مريم قل فمن يملك من الله شيئا ان اراد ان يهلك المسيح ابن مريم وامه ومن في الارض جميعا ولله ملك السماوات والارض وما بينهما يخلق ما يشاء والله على كل شيء قدير। तहकीक काफ़रनि चयो, बेशक अल्लाह ताला ई ईसा पुट मरियम जो आहे। रसूल अरबी तव्हां फ़रमायो, पोइ अल्लाह खां केरु बचाए सघे थो? जेकॾहिं इरादो फ़रमाए अल्लाह ताला ईसा पुट मरियम ऐं संदसि वालद खे हलाक करण जो, ऐं जेके शयूं ज़मीन में आहिनि ऐं अल्लाह ताला लाइ मिल्कियत आहे आसमाननि ऐं ज़मीनुनि जी ऐं जेकी कुझु उन्हनि जे विच में आहे, उहो अल्लाह जेको चाहे पैदा फरमाए थो ऐं अल्लाह ताला हर शइ ते क़ादिर आहे। وقالت اليهود والنصارى نحن ابناء الله واحباؤه قل فلما يعذبكم بذنوبكم بل انتم بشر ممن خلق يغفر لمن يشاء ويعذب من يشاء ولله ملك السماوات والارض وما بينهما واليه المصير। ऐं यहूदियुनि ऐं नसारनि चयो, असीं अल्लाह जा पुट ऐं पसंदीदा आहियूं। हे हबीब, तव्हां फ़रमायो, पोइ कहिड़े सबबु मां अल्लाह ताला तव्हांखे गुनाहनि जे करे अज़ाब थिए कयो? बल्कि तव्हां अल्लाह जा पैदा कयल इंसान आहियो, जंहिंखे चाहे बख़्श करे ऐं जंहिंखे चाहे अज़ाब करे थो, ऐं अल्लाह ताला लाइ मिल्कियत आहे आसमान ऐं ज़मीनुनि जी ऐं जेकी कुझु उन ॿिन्ही जे विच में आहे। يا اهل الكتاب قد جاءكم رسولنا يبين لكم على فترة من الرسل ان تقولوا ما جاءنا من بشير ولا نذير فقد جاءكم بشير ونذير والله على كل شيء قدير। ऐं अहल किताब जा तहक़ीक़, तव्हां वटि आयो रसूल अरबी ख़ातमुन नबीयीन थी, जेको तव्हां लाइ बयानु करे थो। मता तव्हां चओ, न आयो असां वटि को पैगम्बर, पोइ बेशक तव्हां वटि बशीर ऐं नज़ीर तशरीफ़ फरमा थियो, ऐं अल्लाह हर शइ ते क़ादिर आहे। وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ إِذْ جَعَلَ فِيكُمْ أَنْبِيَاءَ وَجَعَلَكُمْ مُلُوكًا وَآتَاكُمْ مَا لَمْ يُؤْتِ أَحَدًا مِنَ الْعَالَمِينَ। اے حبیب، تواں یاد کريو جڏهن موسى پنهنجي قوم کي چيو، اے منهنجي قوم، تواں الله جو نعمتون ياد ڪريو جو تواں مان پيغمبر پيدا ڪيائين ऐं तव्हां मां बादशाह पैदा कयाई, ऐं उहे नेमतूं तव्हांखे ॾिनाई जो उन दौर में कंहिंखे न ॾिनाई। يا قوم ادخلوا الارض المقدسه التي كتب الله لكم ولا ترتدوا على ادباركم فتنقلبوا خاسرين। موسی فرمایو، اے منهنجي قوم، تواں بیت المقدس ۾ داخل ٿيو، الله تعالى تواں لاءِ بیت المقدس ۾ رهڻ فرض ڪيو آهي، ऐं न मोटो तव्हां पुठी भर पोइ तव्हां मोटंदा नुक़सान वारी हालत में। قالوا يا موسى ان فيها قوما جبارين وانا لن ندخلها حتى يخرجوا منها فان يخرجوا منها فانا داخلون। فرض ڪيائون، اے موسى، بيشڪ ان شهر ۾ طاقت واري قوم رهندڙ آهي، ۽ بيشڪ اسين هرگز داخل نٿي ٿينداسين جيستائين اهي इन ई शहर मां न निकरनि। पोइ जेकॾहिं इहे हितां निकिता पोइ बेशक असीं दाख़िल थींदासीं। قال رجلان من الذين يخافون انعم الله عليهم ادخلوا عليهم الباب فاذا دخلتموه فانكم غالبون وعلى الله فتوكلوا ان كنتم مؤمنين। उन्हनि मां ॿिन माण्हुनि चयो जिन अलाह खां ख़ौफ़ कयो थिए ऐं अलाह उन्हनि ते नेमत कई, उन्हनि चयाऊं तव्हां शहर जे दरवाज़े में दाख़िल थियो, पोइ जंहिं वक़्तु तव्हां दाख़िल थिया पोइ बेशक तव्हां ग़ालिब आहियो, ऐं अलाह ते तवकल करियो जेकॾहिं तव्हां मोमिन आहियो। قالوا يا موسى إنا لن ندخلها أبدا ما داموا فيها فاذهب أنت وربك فقاتلا إنا هاهنا قاعدون। अर्ज़ कयूं, हे मूसा, असीं हरगिज़ न दाख़िल थींदासीं, हमेशह जेसिताईं उहे ताक़तवर उन शहर में हूंदा, पोइ तूं ऐं तुंहिंजो रब वञी उन्हनि खे क़तलु करियो, बेशक असीं हिते वेहंदड़ आहियूं। قال رب إني لا أملك إلا نفسي وأخي فافرق بيننا وبين القوم الفاسقين। मूसा अर्ज़ कयो, ए मुंहिंजा रब, बेशक आऊं नथो मालिक थियां मगर पंहिंजो पाण ऐं पंहिंजे भाउ हारून जो, पोइ असांखे ऐं असांजी गुनहगार क़ौम खे जुदा कर। قال فإنها محرمة عليهم 40 سنة يتيهون في الأرض فلا تأس على القوم الفاسقين। अलाह ताला फरमायो, पोइ बेशक असां उन्हनि ते 40 साल बैतुल मुक़दस में दाख़िल थियणु हराम कयो परेशान फिरंदड़ तीअ जे ज़मीन में, पोइ तव्हां ॾुख न करियो गुनाहगार क़ौम ते। وَاتْلُ عَلَيْهِمْ نَبَأَ ابْنَيْ آدَمَ بِالْحَقِّ إِذْ قَرَّبَا قُرْبَانًا فَتُقُبِّلَ مِنْ أَحَدِهِمَا وَلَمْ يُتَقَبَّلْ مِنَ الْآخَرِ قَالَ لَأَقْتُلَنَّكَ قَالَ إِنَّمَا يَتَقَبَّلُ اللَّهُ مِنَ الْمُتَّقِينَ। اي حبيب تمام يهودن کي حضرت آدم جي بن پٽن جي خبر پڙهي ٻڌايو, جڏهن انن ما هر هڪ قرباني پيش ڪئي, पोइ हाबील जी कुर्बानी क़बूल थी ऐं क़ाबील जी क़बूल न थी। क़ाबील चयो, कसम सां आऊं तोखे ज़रूरु क़तलु कंदुसि। हाबील चयो, अल्लाह फ़क़ति परहेज़गारनि खां क़ुर्बानी क़बूल करे थो। لَئِن بَسَطْتَ إِلَيَّ يَدَكَ لِتَقْتُلَنِي مَا أَنَا بِبَاسِطٍ يَدِي إِلَيْكَ لِأَقْتُلَكَ إِنِّي أَخَافُ اللَّهَ رَبَّ الْعَالَمِينَ। जेकॾहिं तो पंहिंजे हथ खे मुंहिंजे तरफ़ क़तलु करण लाइ वधायो त आऊं तोॾां हथ न वधाईंदुसि उन लाइ जो तोखे क़तलु करियां, बेशक आऊं अल्लाह رب العالمين کا خوف کریاں تھو۔ انی اريد ان تبو ابي اسمي واسمك فتكون من اصحاب النار وذلك جزاء الظالمين۔ بے شک آں ارادو کریاں تھو تہ تو مجھے قتل دے گناہ میں ایں بے فرمانی حسد سببا گرفتار تھی او تو جہنم میں تھیندے ایا جزا ہے ظالمن جی۔ فطوعت له نفسه قتل اخيه فقتله فاصبح من الخاسرين۔ نيت قابيل کي پنهنجي ڀاءُ حابيل جي قتل تي سندس نفس اُڀاريو, پوءِ ان کي قتل ڪي آئي, پوءِ پاڻ ڦري ٿيو نقصان وارن مان۔ فبعث الله غرابا يبحث في الارض ليريه كيف يواري سوءة اخيه قال يا ويلتا اعجزت ان اكون مثل هذا الغراب فاواري سوءة اخي فاصبح من النادمين۔ والله تعالى هڪ ڪانگ کي موڪليو زمين تي, ان ڪانگ زمين کي کوٽيو ان لاءِ ته قابيل ڏسي ته پنهنجي ڀاءُ جو لاش ڪيئن دفن ڪجي۔ قابيل چيو, افسوس, ڪاش آئون هن ڪانگ جهڙو هجان ها, पोइ आऊं पंहिंजे भाउ जो लाश पूरियां हा, पोइ भाउ जे क़तल सबबु मां फिरी पिशेमान थियो। من اجل ذلك كتبنا على بني اسرائيل انه من قتل نفسا بغير نفس او فساد في الارض فكانما قتل الناس جميعا ومن احياها فكانما احيا الناس جميعا ولقد جاءتهم رسلنا بالبينات ثم ان كثيرا منهم بعد ذلك في الارض لمسرفون۔ اني سببا اسان بني اسرائيل تي لکھی چھڈيو تہ جے مانو ارادے سان بے مانو کے قتل کيو بغیر قصاص دے یا زمین میں فساد دے, او گویا انہی سبھی مانو قتل کرے چھڈیا, ائی جے شخص ایک مانو دی جان بچائی ان گویا سبنی مانو کے بچایو, ائی بے شک آیا انہن وٹ پیغمبر اساں جا چٹن دلیلن سان, پوئے بے شک انہن ماں گھنا مانو پیغمبرن دی اچھا کھا پوئے بے زمین میں یقیناً حد کھا وزندر۔ आहिनि। أن يقتلوا أو يصلبوا أو تقطع أيديهم وأرجلهم من خلاف أو ينفوا من الأرض ذلك لهم خزي في الدنيا ولهم في الآخرة عذاب عظيم। هي سزا انهن ماڻهن لاءِ آهي جيڪي الله تعالى ۽ رسول عربي جي دوستن سان جنگ ڪن ٿا ۽ زمين ۾ فساد ڪن ٿا ته انهن کي قتل ڪيو وڃي या फांसी ॾिनी वञे या उन्हनि जे हिकु पासे जो हथ ऐं ॿिए पासे जो पेर कटियो वञे या उन्हनि खे शहर नेकारे ॾिनी वञे। इहो अज़ाब उन्हनि माण्हुनि लाइ दुनिया में ख़ुआरी आहे ऐं आख़िरत में उन्हनि लाइ तमामु वॾो अज़ाब आहे। إلا الذين تابوا من قبل أن تقدروا عليهم فاعلموا أن الله غفور رحيم। मगर उहे माण्हू जेके तौबा ताइब थिया गिरफ़्तार थियण खां अॻु में, पोइ तव्हां मालूम करियो बेशक अल्लाह ताला बख़्शींदड़ बाझारो आहे।